अपने जिंदगी आफैलाई भारी भारी भएको छ। आफ्नै जिन्दगी आफैलाई भारी भारी भएको छ। पलमै उत्रिन्छ पलमै डुब्छ, पलमै उत्रिन्छ पलमै डुब्छ। वारी न पारी भएको छ, वारी न पारी भएको छ। आफ्नै जिन्दगी आफैलाई भारी भारी भएको छ। एउटा काम पनि हुन सकेन, आखिरमा मै आउनु पर्यो। सबै मिलाएर राख, भोलि यसलाई नै एक्सपोर्ट गर्नुपर्छ। लाइफमा फर्स्ट टाइम पाप गरे जस्तो फिल भएको छ, तर यो केटीलाई चाहिँ म एक्सपोर्ट हुन दिन्न। लिलामीमा छ बजारमा बोली लाग्दैछ, लिलामीमा छ बजारमा बोली लाग्दैछ, लिलामीमा छ बजारमा बोली लाग्दैछ, लिलामीमा छ बजारमा बोली लाग्दैछ। खरिदारहरू धेरै छन्, लाज्न छोपुर्ने सारी भएको छ, लाज्न छोपुर्ने सारी भएको छ। आफ्नै जिन्दगी आफैले।